जर्रे झड़ कर तेरी पैजारों के जर्रे झड़ कर तेरी पैजारों के जर्रे झड़ कर तेरी पैजारों के ताजे सर बनते हैं सैयारों के ताजे सर बनते हैं सैयारों के जर्रे झड़ कर तेरी पैजारों के जर्रे झड़ कर तेरी पैजारों के ताजे सर बनते हैं सैयारों के ताजे सर बनते हैं सैयारों के जर्रे झड़ कर तेरी पैजारों के हमसे चोरों पे जो फरमाए करम हमसे चोरों पे जो फरमाए करम हमसे चोरों पे जो फरमाए करम हमसे चोरों पे जो फरमाए करम खिलते जरबने पुश्तारों के खिलते जरबने पुश्तारों के खिलते जरबने पुश्तारों के हमसे चोरों पे जो फरमाए करम हमसे चोरों पे जो फरमाए करम हमसे चोरों पे जो फरमाए करम हमसे चोरों पे जो फरमाए करम खिलते जरबने पुश्तारों के खिलते जरबने पुश्तारों के जर्रे झड़ कर तेरी पैजारों के मेरे ईसा तेरे सदके जाऊं मेरे ईसा तेरे सदके जाऊं मेरे ईसा तेरे सदके जाऊं मेरे ईसा तेरे सदके जाऊं मेरे ईसा तेरे सदके जाऊं मेरे ईसा तेरे सदके जाऊं तोर बेतोर है बीमारों के तोर बेतोर है बीमारों के तोर बेतोर है बीमारों के तोर बेतोर है मुजरिमों चश्मे तब सुम रखो सुभान अल्लाह मुजरिमों चश्मे तब सुम रखो मुजरिमों चश्मे तब सुम रखो मुजरिमों चश्मे तब सुम रखो फूल बन जाते हैं अंगारों के फूल बन जाते हैं अंगारों के फूल बन जाते हैं अंगारों के फूल बन जाते हैं अंगारों के मुजरिमों चश्मे तब सुम रखो मेरे आका का वो दर है जिस पर मेरे आका का वो दर है जिस पर मेरे आका का वो दर है जिस पर मेरे आका का वो दर है जिस पर माथे घिस जाते हैं सरदारों के माथे घिस जाते हैं सरदारों के माथे घिस जाते हैं सरदारों के माथे घिस जाते हैं सरदारों के तेरे अबरू के तसद्दुक प्यारे सुभान अल्लाह तेरे अबरू के तसद्दुक प्यारे तेरे अबरू के तसद्दुक प्यारे तेरे अबरू के तसद्दुक प्यारे बंद कुर्रे हैं गिरफ्तारों के बंद پورے گئے گرف تاروں کے بند پورے گئے گرف تاروں کے یاد ابرو کر کے تڑپو بلبلوں ٹکڑے ٹکڑے کام ہو ہی جائے گا تیرے ابرو کے تصدق پیارے تیرے ابرو کے تصدق پیارے بند پورے ہیں گرف تاروں کے بند پورے ہیں گرف تاروں کے بند پورے ہیں گرف تاروں کے جانو دن تیرے قدم پروارے مجھے تو لگتا ہے یہ شعر امام اہل سنت نے اصحاب بدر کے لیے لکھا کہ جانو دل تیرے قدم پروار جانو دل تیرے قدم پروار جانو دل تیرے قدم پروار جانو دل تیرے قدم پروار کیا نصیبے ہیں تیرے یاروں کے کیا نصیبے ہیں تیرے یاروں کے کیا نصیبے ہیں تیرے یاروں کے کیا نصیبے ہیں تیرے یاروں کے صدق و عدل و کرم و ہمت بے سبحان اللہ صدق و عدل و کرم و ہمت میں صدیق سخا صدیق صداقت صدیق صداقت صدیق صداقت فاروق عدالت زندہ باد فاروق عدالت زندہ باد فاروق عدالت زندہ باد عثمان کی صحابت زندہ باد عثمان کی صحابت زندہ باد عثمان کی صحابت زندہ باد حیدر کی شجاعت زندہ باد حیدر کی شجاعت زندہ باد حیدر کی شجاعت زندہ باد صدق و عدل و کرم و ہمت میں صدق و عدل و کرم و ہمت میں چار سو شہرے ہیں ان چاروں میں چار سو شہرے ہیں ان چاروں کے چار سو شہرے ہیں ان چاروں چار سو شہرے ہیں ان چاروں کے بہرے تسلیم علی میدان میں سبحان اللہ بہرے تسلیم علی میدان میں سر جھکے رہتے ہیں تلواروں کے سر جھکے رہتے ہیں تلواروں کے سر جھکے رہتے ہیں تلواروں سر جھکے رہتے ہیں تلواروں کیسے آقاؤں کا بندہ ہوں رضا کیسے آقاؤں کا بندہ ہوں رضا کیسے آقاؤں کا بندہ ہوں رضا کیسے آقاؤں کا بندہ ہوں رضا کیسے آقاؤں کا بندہ سرکاروں کے بول والے میری سرکاروں کے بول والے میری سرکاروں کے بول والے میری سرکاروں کے بول والے میری سرکاروں کے ذرے جھڑ کر تیری خزانوں کے تاج ایسے بنتے ہیں سیاح